नमस्कार। रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्जको दिउँसो 3 बजेको रामेछाप डायरीमा साथी सृजनासँगै नवराजको हार्दिक स्वागत छ। सुरुमा डायरीका मुख्य शीर्षकहरू। नेकपा माओवादीको 33-दलीय मोर्चालाई चुनावमा सहभागी हुन सरकारको फेरि आग्रह, चुनावमा सहभागी हुने भए दल दर्ता खुल्ला गरिने। आयल निगम र आन्दोलनरत विद्यार्थी संगठन बीच वार्ता जारी, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी। मङ्सिर 4 को चुनाव कुनै पनि शक्तिले रोक्न नसक्ने एमाले अध्यक्ष खनालको भनाई, देश निर्वाचनमा गइसकेको दावी। र इस्लामिक राज्यको माग गर्दै आन्दोलन गरिरहेको नाइजेरियाली विद्रोही समूह बोको हरामले थापेको विद्युतीय धरापमा परि 87 जनाको ज्यान गयो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो रामेछाप 95.8 मेगाहर्ज। अब रामेछाप डायरी विस्तारमा। निर्वाचन प्रक्रियाको विपक्षमा रहेको नेकपा माओवादी नेतृत्वको 33-दलीय मोर्चालाई सरकारले चुनावमा भाग लिन फेरि आग्रह गरेको छ। मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले मुलुकलाई सङ्क्रमण कालबाट मुक्त गर्न, लोकतन्त्रलाई सुदृढ र सङ्गठित गर्नको लागि चुनाव अपरिहार्य रहेको भन्दै चुनावमा सहभागी हुन मोहन वैद्य नेतृत्वको 33-दलीय मोर्चासहित सबै दलहरूलाई आग्रह गरेको हो। सरकारले चुनावमा सहभागी भए दल दर्ता खुल्ला गर्ने बताएको छ। सरकारले निर्वाचन प्रक्रिया बाहिर रहेका दलहरूलाई निर्वाचनमा ल्याउन सरकार प्रतिबद्ध रहेको र चुनावी प्रक्रियामा ल्याउन सरकार गम्भीर रहेको बताएको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले नेकपा माओवादी सहितको पार्टी नआए पनि मङ्सिर 4 निर्वाचन हुने दावी गरेका छन्। उहाँले सिङ्गो राज्य निर्वाचनमा अगाडि बढिसकेकाले अब पछि नहट्ने बताउनु भए। विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले वैध आए पनि नआए पनि संविधान सभाको निर्वाचन मङ्सिर 4 हुन्छ भन्नुभयो। उहाँले आफूहरू अत्यन्तै लचिलो भएकाले नेकपा माओवादी सहितका दलहरू निर्वाचनमा सहभागी हुने विश्वास समेत व्यक्त गर्नुभयो। निर्वाचनमा अन्तर्राष्ट्रिय समर्थन पनि रहेको उहाँको भनाइ छ। आफ्नो पार्टी निर्वाचनको तयारीको अन्तिम चरणमा रहेको उहाँले खुलाउनु भयो। समानुपातिक र प्रत्यक्षतर्फ असोज 12 गतेभित्रमा अन्तिम नामावली सार्वजनिक गरिने उहाँले बताउँदै मधेसवादी अन्य दलहरूसँग कार्यगत एकताभन्दा पनि केही सिटहरूमा तालमेल हुन सक्ने उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी चुनावमा एमाले बहुमत ल्याउने दावी गर्नुभएको छ। पार्टी कार्यालय बल्खुमा केन्द्रीय प्रचार भेलालाई सम्बोधन गर्दै खनालले आफ्नो पार्टी बहुमत सहितको पहिलो पार्टी बन्ने दावी गर्नुभयो। संविधान निर्माणका लागि लोकतान्त्रिक शक्तिले 2/3 बहुमत ल्याउनु पर्ने भन्दै खनालले मङ्सिर 4 जसरी पनि चुनाव हुने बताउनुभयो। चुनावले नै प्रगतिको ढोका खोल्ने भन्दै चुनावी वातावरण बनाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ। भेलालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले चुनावी कार्यतालिका केही परिवर्तन भए पनि त्यसले चुनावको मितिमा कुनै असर नगर्ने बताउनुभयो। उहाँले मङ्सिरमा चुनाव हुनेमा ढुक्क हुन सबैलाई आग्रह समेत गर्नुभयो। उहाँले पार्टीगत रूपमा नेकपा माओवादीलाई चुनावमा जान समस्या भए आफ्नो पार्टी सहकार्यको लागि तयार रहेको समेत बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य केपी शर्मा ओलीले नेकपा एमालेकै स्पष्ट नीति तथा कार्यक्रम भएको पार्टी रहेकाले एमालेलाई जिताउन आग्रह गर्नुभयो। ओलीले सिद्धान्त नबुझ्ने एकीकृत माओवादीले एमालेको लिङ्ग सोध्न नमिल्ने टिप्पणी गर्नुभयो। नेता ओलीले परिवर्तनका नाममा भएको हिंसा नै अहिलेको मूल समस्या भएको दावी गर्नुभयो। बेलाले पार्टीको संविधान सभाको चुनावी अभियानलाई आजदेखि प्रचार प्रसार गर्ने रणनीति तयार पार्ने प्रचार विभागमा सचिव सूर्य थापाले बताउनुभयो। आज बिहान रुपैडियाबाट रिक्सामा नेपालगञ्जतर्फ आउँदै गरेका सल्यान थारमारे 5 खरी बोटका गोरख डागीलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो। डागीको साथबाट 4 डेनोनेटर 125 ग्राम विस्फोटक पदार्थ बरामद गरिएको एसएसबीले जनाएको छ। भारतको हिमाञ्चलमा सडक मजदुरको रूपमा काम गरेर फर्कने क्रममा विस्फोट पदार्थ ल्याएको बयान डागीले दिएको एसएसबीले जनाएको छ। दशैंमा यात्रुको सहज बस यात्राका लागि विश्वासिलो वातावरण बनाउन यातायात व्यवसायले सरकारसँग आग्रह गरेका छन्। गाडी गुड्ने सहज वातावरण नहुँदा टिकट बुकिङका लागि तोकिएका काउन्टर सबै नखुलेको उनीहरूको भनाइ छ। सडकको समस्या, बेला बेलामा हुने गरेको बन्द, हडताल र दशैंको मुखमा पेट्रोलियम पदार्थको भाव वृद्धि भएकाले समस्या भएको यातायात व्यवसायीहरूले बताएका छन्। असोज 1 गतेदेखि टिकट बुकिङका लागि काउन्टर खुल्ला गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मातहतका यातायात सङ्घ संस्थालाई निर्देशन दिए पनि असुरक्षाको कारण देखाउँदै काउन्टर खोलिसकेका छैनन्। यस्तै गर्दा यात्रुले सहज रूपमा टिकट पाउन सकेका छैनन्। महासङ्घका कोषाध्यक्ष शरद सिटौलाले पर्सिसम्म काउन्टर खुल्ने समय भएकाले हतार गर्नुपर्ने अवस्था नभएको बताउनु भयो। यात्रुको सहजताका लागि र उनीहरूको गुनासो सुन्न ठाउँ ठाउँमा नागरिक सहायता कक्ष पनि राखिएकाले समस्याको सम्बोधन हुने उहाँको भनाइ छ। पितृको सम्झनाका रूपमा आजदेखि हिन्दू धर्मावलम्बीहरूले सोह्र श्राद्ध मनाउँदैछन्। हिन्दू परम्परा अनुसार पितृपक्ष सुरु भएपछि सोह्र श्राद्ध मनाइन्छ। आश्विन कृष्ण पक्षको बेला सूर्य कन्या राशिमा बसेको हुनाले यो समय पितृका लागि महत्त्वपूर्ण हुने विश्वासका आधारमा सोह्र श्राद्ध पर्व मनाइन्छ। दिवंगत भएका आफ्ना पितृहरूलाई सम्झेर अन्न जल अर्पण गरिने भएकाले आफ्ना पुर्खालाई सम्झनका लागि यो श्राद्धको विशेष महत्त्व रहेको हुन्छ। श्राद्ध सकिएसँगै हिन्दूहरूको महान चाड दशैं सुरु हुन्छ। पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीसम्म कायम रहन्छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आन्दोलनरत विभिन्न 17 विद्यार्थी सङ्घ संगठन र नेपाल आयल निगम बीच वार्ता जारी छ। दिउँसो 1 बजे आन्दोलनरत पक्ष र निगमको वार्ता टोलीबीच निगमको कार्यालय बबर महलमा वार्ता भइरहेको छ। मन्त्री स्तरीय निर्णयअनुसार बिहिबार निगमले 500 वार्ता टोली गठन गरेको थियो। आन्दोलनरत 17 विद्यार्थी सङ्गठनतर्फबाट भने सबै विद्यार्थी सङ्घ सङ्गठनका प्रतिनिधि सहभागी हुने नेभी सङ्घ प्रवक्ता युपी लामेछानले जानकारी दिनुभयो। विभिन्न प्रकारका आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनले मूल्यवृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने घोषणा समेत गरेका छन्। मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलन गर्दै आएका छन्। गएको भदौ 25 गते निगमले पेट्रोलियम पदार्थको भाव बढाएपछि विद्यार्थी आन्दोलित भएका हुन्। नेकपा एमाले आजदेखि चुनावी प्रचार प्रसार गरेको छ। एमाले केन्द्रीय प्रचार विभागले पार्टी कार्यालय बल्खुमा केन्द्रीय प्रचार भेला गर्न लागेको प्रचार विभागका सचिव सूर्य थापाले जानकारी दिनुभए। एमाले पार्टीको संविधान सभाको चुनावी अभियानलाई आजदेखि प्रचार प्रसार गर्ने र रणनीति तयार पार्ने उहाँले बताउनुभए। भेलालाई अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा देशभरका पार्टी निकट पत्रकारलाई बोलाइ उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र तराईमा सशस्त्र सङ्घर्ष गर्दै आएको भूमिगत समूह संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहबीच पार्टी एकता भएको छ। राजधानीमा आज आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गरिएको हो। आजाद समूह तराईले जिल्लाहरूमा केन्द्रित गरेर हत्या अपहरण जस्ता कार्य गर्दै आएको थियो। नेपालबाट तस्करी गरी भारत पठाउन थालिएको 1 किलो सुन र 6 किलो चाँदी सीमा क्षेत्रमा रहेको भारतीय सशस्त्र बलले आज बरामद गरेको छ। शङ्का लागेर एक व्यक्तिको तलासी लिँदा उक्त सुन र चाँदी बरामद भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्। नेपालतर्फको सुरक्षा चेकपोस्ट पार गरेर सीमापारी रूपैडिया पुग्न सफल ती व्यक्तिलाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको हो। रूपैडिया घर भएका इकवाल अहमद राईले जुत्ताभित्र सुन र चाँदी लुकाएका थिए। ठूलो जुत्ता लगाएको र हिँडाइ पनि अशोभा देखेर सुरक्षाकर्मीले चेक जाँच गरेको थियो। पक्राउ परेका व्यक्तिले आफूलाई नेपालगञ्जको एक ज्वेलर्स व्यवसायीले बोकाएर पठाएको प्रारम्भिक बयान दिएका छन्। रामेछाप डायरीमा अब पालो भएको छ अन्तर्राष्ट्रिय समाचारको। इस्लामिक राज्यको माग गर्दै आन्दोलन गरिरहेको नाइजेरियाली विद्रोही समूह बोको हरामले थापेको विद्युतीय धरापमा परि 87 जनाको ज्यान गएको छ। नाइजेरियाको उत्तर पूर्वी बोर्नो राज्यमा नक्कली चेकपोस्ट बनाई सेनाको पोसाकमा सजिएर उनीहरूले आक्रमण गरेको बीबीसीले जनाएको छ। बोको हरामले सन् 2009 नाइजेरियामा सशस्त्र सङ्घर्ष गर्दै आएको छ। उत्तर पूर्वी बोर्नो राज्यमा गत मे महिनादेखि सञ्चार सम्पर्क विच्छेद भएको छ भने अति प्रभावित राज्यहरूमा संकटकाल अझै जारी रहेको छ। रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको रामेछाप डायरी सकिने लाग्यो। अन्त्यमा डायरीका मुख्य शीर्षकहरू पुनः एकपटक। नेकपा माओवादीको 33 दलले मोर्चालाई चुनावमा सहभागी हुन सरकारको फेरि आग्रह, चुनावमा सहभागी हुने भए दल दर्ता खुल्ला गरिने। आयल निगम र आन्दोलनरत विद्यार्थी सङ्गठनहरूबीच वार्ता जारी, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी। मङ्सिर 4 को चुनाव कुनै पनि शक्तिले रोक्न नसक्ने एमाले अध्यक्ष खनालको भनाई, देश निर्वाचनमा गइसकेको दावी। र इस्लामिक राज्यको माग गर्दै आन्दोलन गरिरहेको नाइजेरियाली विद्रोही समूह बोको हरामले थापेको विद्युतीय धरापमा परि 87 जनाको ज्यान गयो। हवस् त, रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको रामेछाप डायरी सकियो। हाम्रो अर्को भेट साँझ 6 बजेको रामेछाप डायरीमा हुनेछ। यसपछि कार्यक्रम तामाङ सेलो कोसेली सुन्न सक्नुहुनेछ। यस रामेछाप डायरीबाट साथी सृजनासँगै म नवलाज पनि बिदा हुन्छु। नमस्ते। शान्ति, समानता र सदाचारका लागि सामुदायिक संचार रेडियो रामेछाप 95.8 मेगाहर्ज।